से दिन थे, दिखे का सपना को माया लाग्छ, तिमीलाई त म बिर्सिदिन्थे, देखेका सपनाको माया लाग्छ, तिमीलाई त म बिर्सिदिन्थे, तिमीलाई त म बिर्सिदिन्थे, उठेका चाहनाको माया लाग्छ, तिमीलाई त म बिर्सिदिन्थे, देखेका सपनाको माया लाग्छ। तिमीलाई त म बिर्सिदिन्थे, देखेका सपनाको माया लाग्छ, तिमीलाई त म बिर्सिदिन्थे, देखेका सपनाको माया लाग्छ, तिमीलाई त म बिर्सिदिन्थे, तिमीलाई त म बिर्सिदिन्थे, उठेका चाहनाको माया लाग्छ, देखेका सपनाको माया लाग्छ। चिरिएको छ माया भन्ने शब्दको विश्वास नै रित्तिएको छ, तिमीलाई त के भो र मेरो यो मन पो चिरिएको छ माया भन्ने शब्दको विश्वास नै रित्तिएको छ, फुलसँग प्रेम सबलाई कडा कसले रोजी दिँदा, हराएको माया मेरो क्षितिजमा कसले खोजी देला, क्षितिजमा कसले खोजी देला, क्षितिजमा कसले खोजी देला, तिमीलाई त म बिर्सिदिन्थे, देखेका सपनाको माया लाग्छ, तिमीलाई त म बिर्सिदिन्थे, देखेका सपनाको माया लाग्छ। न पाउने लाई त माया भन्नु सारै बैरी हुँदो रहेछ। बिना अर्थ उब्जिएका भाव मनमा बाँच्दो रहेछ। बैरी हुँदो रहेछ। बिना अर्थ उब्जिएका भाव मनमा बाँच्दो रहेछ। मायालाई बैरी सोचिरहर छैन बाँच्ने, पल पलमा झस्क्याउने भाव व्यर्थै कसलाई साँच्ने, व्यर्थै कसलाई साँच्ने। देखेका सपनाको माया लाग्छ, तिमीलाई त म बिर्सिदिन्थे। देखेका सपनाको माया लाग्छ, उठेका चाहनाको माया लाग्छ। एक सपनाको माया लाग्छ।